अर्पण 104.5 मेगाहर्ट्ज यति बेला बिहानको 7:30 बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सीआईएन को साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्य सँगै म उषा केसीको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 236 हामी दिगो शान्ति स्थापना गर्नको लागि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताको छानबिन आयोग गठन कसरी गर्ने भन्ने बारेमा छलफल गर्दछौ। आजको छलफलमा सहभागी हुन मानवाधिकार कर्मी चरण प्रसाई र द्वन्द पीड़ित राष्ट्रिय सञ्जालका पूर्व अध्यक्ष रामकुमार भण्डारी हाम्रो स्टुडियोमा हुनुहुन्छ। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। देशभरिका 220 भन्दा बढी सामुदायिक रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी दिगो शान्ति स्थापना गर्नका लागि सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी आयोग गठन कसरी गर्ने भन्ने बारेमा छलफल गर्दैछौ। छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनुभएका मानवाधिकार कर्मी चरण प्रसाई र द्वन्द पीड़ितहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारी, यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद छ दिपकजी। सबैभन्दा पहिले रामकुमारजीलाई, अहिले अब तपाईँहरू द्वन्द पीड़ितहरूले लामो समयदेखि न्याय पाउनु पर्यो र आयोग गठन हुनु पर्यो द्वन्दका घटनाहरूको छिनोफानो गर्नको लागि भनेर भन्नुभयो र सरकारले विधेयक पनि संसदमा प्रस्तुत गर्यो, त्यो पारित पनि भयो, अब त बाटो खुल्यो होला नि, अब आयोग गठन हुने के हो? हामीले वर्षौंदेखि हामीले सत्य थाहा पाउनुपर्छ, पीड़ितहरूले न्याय पाउनुपर्छ र परिपूर्णको अधिकारको सुनिश्चित हुनुपर्छ भनेर हामीले लामो समयदेखि सङ्घर्ष गर्दै आयौं। हाम्रो मागहरू हामीले स्थानीयदेखि राष्ट्रिय तहसम्म राख्दै आयौं र अहिले आएर यो अहिले पछिल्लो पटक जसरी राजनीतिक हस्तक्षेप बढाएर हामीले न्याय पाउने प्रक्रियालाई निषेध गरियो भन्ने हामीलाई के लागेको छ। यसले चाहिँ अब यो सत्य र न्यायको प्रक्रियाको ढोका खोल्ने भन्दा पनि पीड़ितहरूको मागलाई चाहिँ निषेध गर्यो। हजुर, त्यो विधेयकमा के त्यस्तो छ र त्यसले निषेध गर्यो तपाईँहरूको अधिकारहरू सुनिश्चित गर्नको लागि? तपाईँहरूले नै न्याय पाउने उद्देश्यले सरकारले विधेयक ल्यायो भनिन्छ। अब यसको सैद्धान्तिक हिसाबले पनि पीड़ित केन्द्रित र यो मानवाधिकार मैत्री हुनुपर्थ्यो, यसले दुवै कुरालाई समेटेन। र अर्को कुरा चाहिँ यो के अरे आयोगमा के अरे सर्वोच्च अदालतले स्पष्ट रूपमा दुई तिनचोटि थुप्रै राम्रा निर्णयहरू गरेको छ र खास गरेर 64 साल जेठ 18 र पछिल्लो पटक चाहिँ अहिले भर्खरै यो 70 पुस 18 दुईटा के अरे निर्देशनहरूलाई सर्वोच्च अदालतको निर्देशनहरूलाई हेर्ने हो भने स्पष्ट रूपमा दुईटा आयोग निष्पक्ष रूपमा के अरे गठन गर र त्यसको लागि के अरे छुट्टा छुट्टै कानूनहरू मस्यौदा गरेर पारित गर भन्यो तर हतार गरेर त्यो मस्यौदामा खास गरेर बेपत्ताको हकमा चाहिँ बेपत्तालाई परिभाषा गरिएको छैन जबरजस्ती बेपत्ता पार्ने कार्यलाई चाहिँ अपराधीकरण गरेर त्यसमा छुट्टै कानूनको मस्यौदा गर्ने प्रस्ताव पनि गरिएन र बरु यो कस्तो देखिन्छ भने दुईटा आयोगको मान्यतालाई पनि नटेरेर यसले चाहिँ एउटै प्रशासनमा दुईटा इजलासहरू हुने गरी चाहिँ बेपत्ताको मुद्दालाई चाहिँ कमजोर बनाइएको छ। म आफै बेपत्ता परिवारको प्रतिनिधि भएको कारणले बेपत्ता परिवारहरूले सत्य र न्याय पाउँछन् भन्ने कुरामा म ढुक्क छैन। अर्को चाहिँ यसले जुन एउटा संक्रमणकालीन न्यायको वातावरण बनाउनु पर्थ्यो यसले चाहिँ पीडकहरूलाई केन्द्रमा राखेर हिजो जो जो मान्छेहरू मानवाधिकारको उल्लङ्घनमा संलग्न थिए उनीहरूलाई बचाउने गरी र यो प्रक्रियालाई चाहिँ के अरे निषेध गरेर उनीहरूकै संरक्षण गर्ने र यसलाई टालटुल पारेर अपराधीहरूलाई चोख्याउने ढंगले यो के अरे बिल चाहिँ हतार हतार पारित गरियो र यसलाई चाहिँ यो प्रजातान्त्रिक प्रक्रियामा पनि लगिएन। संसदमा पर्याप्त बहस भएन अनि त्यो मस्यौदा गर्ने क्रममा के अरे वृहत रूपले परामर्श गरिएन। यसले चाहिँ त्यो के अरे लोकतान्त्रिक प्रक्रियालाई पनि निषेध गर्यो सुरुमै र यसले के संकेत गर्छ भने फेरि पनि यो शीर्ष दलका राजनीतिक नेताहरूले बन्द कोठाभित्र निर्णय गरेर उनीहरूले यो प्रक्रियामा जसरी हस्तक्षेप गरे यसले चाहिँ के देखाउँछ भने यो पीडकहरूलाई केन्द्रमा राखेर बनाइएको छ र पीडितहरूलाई चाहिँ यसले अपमान गरेको छ यो प्रक्रियाले। हजुर चरण प्रसाईजी, अब यो अब विधेयक पारित भएको छ, अब आयोग गठनको प्रक्रिया चाँडै नै सुरु हुन्छ भनेर सरकारले भनिरहेको छ होइन, अब यो प्रक्रिया कसरी अगाडि बढ्ला, यसमा सर्वपक्षीय सहमति कसरी कायम होला? मुख्यतया दीपकजी, जे नहुनु पर्थ्यो अथवा जे नगर्नु पर्थ्यो सरकारले त्यो गर्यो र संसदबाट, किनभने यो जुन विधेयक पारित गरियो नि यसको तपाईँले विगतको इतिहास हेर्नुहुन्छ भने सायद नेपालमा कुनै पनि त्यस्तो विधेयकमा यति लामो यो अभ्यासहरू भएको थिएन। जस्तै तपाईँको यो द्वन्द्व समाप्त हुने बित्तिकै, सशस्त्र द्वन्द्व समाप्त हुने बित्तिकै यो शान्ति प्रक्रियामा जब मुलुक आयो विस्तृत शान्ति सम्झौताद्वारा 6 महिनाभित्रमा चाहिँ यो आयोग बनाउने भनेर चाहिँ त्यो विस्तृत शान्ति सम्झौतामा लेखियो। तर अहिले 7-7 वर्षपछि पनि यो आयोग आउँदाखेरि पनि तपाईँको असन्तुष्टि हुने किसिमले र विभिन्न यो आयोग गठन प्रक्रियामा चाहिँ विधेयक बनाउनलाई योभन्दा पहिलाको जुन संविधान सभा अथवा व्यवस्थाका संसद हो त्यसमा पनि प्रशस्त तपाईँको छलफलहरू भएका थिए, त्यसका सभासदहरू पनि विश्वको कुन कुनामा गएनन् होला, त्यहाँको तपाईँको शान्ति प्रक्रियाहरू अवलोकन गर्नलाई अध्ययन गर्नलाई कहाँ गएनन् होला र शान्ति मन्त्रालयले यसमा चाहिँ कति खर्च गरेन होला। भनेको तात्पर्य के छ भन्नुहुन्छ भने यसमा यति तपाईँको म्यान पावर र यो पैसाहरू खर्च भएको छ र धेरै नै यसमा अनुभवहरू जति पनि यसमा समेटेको छन् त्यो सबै कुराहरूलाई व्यवस्था गरेर आज अचानक एउटा नाटकीय ढंगबाट नगर्नुपर्ने पारित नहुनुपर्ने विधेयक चाहिँ पारित भएको छ। यसले चाहिँ नेपालमा यो शान्ति प्रक्रियाको जुन हामी कुरा गर्छौं र दिगो शान्तिको जुन कुरा गर्छौं यसलाई चाहिँ यसले सम्बोधन गर्दैन, यसले चाहिँ खलबलाउने काम गरेका छ र यो द्वन्द्वको हाम्रो जुन एउटा संक्रमणकालीन जुन अवस्था हो द्वन्द्व पश्चातको त्यसलाई चाहिँ लम्ब्याउने प्रक्रियामा यो गएको छ। किन भन्नुहुन्छ भने अघि रामकुमारजीले भने जस्तै यो सर्वोच्च अदालतको जुन एउटा परामादेश हो त्यसको पनि यो विपरीत ढंगबाट यो आएको छ, त्यसलाई पनि यसले पालना गरेका छैन भने यो अन्तर्राष्ट्रिय जुन एउटा मापदण्ड हुन्छ यो तपाईँको जति पनि संक्रमणकालीन न्यायालय सम्बोधन गर्नुपर्ने जति पनि मापदण्ड हुन्छ त्यो मापदण्डलाई पनि व्यवस्था गरेको छ। भनेको तात्पर्य के छ भने भोलि यो सर्वोच्च अदालतमा फेरि यसलाई यो विधेयक अथवा ऐन भएर आइसकेपछि नि यसले चुनौती सामना गर्नुपर्नेछ भने पनि गर्नुपर्नेछ। साथसाथै यदि भोलि गएर सर्वोच्च अदालतले ल भइहाल्यो पारित गरौँ भनेर गर्यो भने पनि अथवा त्यसलाई अनुमोदन गर्यो भने अथवा त्यसलाई मान्यता दियो भने पनि अन्तर्राष्ट्रिय क्षेत्रबाट विशेष गरेर संयुक्त राष्ट्रसंघले यसलाई मान्दैन। यसको जुन जति पनि भोलि गर्ने यसको जुन क्रियाकलापहरू हुन्छ यसले गर्ने जुन काम कारवाही हुन्छ त्यसले चाहिँ यसलाई मान्यता दिँदैन र उही यसमा एन्टरै गर्दैन, यसमा सहभागी नै हुँदैन र त्यो नभएपछि तपाईँको अन्तर्राष्ट्रिय समुदाय पनि सहभागी हुँदैन र भोलि गएर तपाईँको फेरि अर्को चाहिँ तपाईँको एउटा समय र पैसाको खर्च भइसकेपछि पनि आयोगले काम गरिसक्दा पछि पनि फेरि तपाईँको त्यो सबै काम नलाग्ने भएपछि फेरि सुरुदेखि नै फेरि अर्को प्रक्रियाबाट सुरु गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि मलाई के लाग्छ भन्नुहुन्छ भने यो जानाजन यो सङ्क्रमणकालीन नयाँलाई सङ्क्रमणकालीन अवस्थालाई लम्ब्याउने काम र पीडकहरूलाई चाहिँ एउटा उन्मुक्ति दिन चाहिँ एउटा बाटो चाहिँ खोजिरहेको अवस्था र उनीहरूलाई चाहिँ त्यो लम्ब्याइरहेको उनीहरूलाई चाहिँ त्यो न्यायको दायराभित्र ल्याउन नचाहेको बरु जति सक्यो लम्ब्याएर चाहिँ ढिलो गर्ने एउटा रणनीतिक चाल अन्तर्गत यो राजनीतिक पार्टीहरूको चाहिँ भित्री एउटा मनसायबाट यो आएको हो कि भन्ने मलाई लाग्छ। हजुर, अब हिजो तपाईँहरूले मस्यौदा तयार हुँदाखेरि पनि पटक पटक दुई चार पटक चाहिँ त्यसको विरोध गर्नुभयो, अध्यादेश मार्फत ल्याएको अध्यादेशको पनि यो सम्बन्धी अध्यादेशको पनि विरोध गर्नुभयो, आज अब एउटा संसदीय प्रक्रिया बाट अध्यादेश आयो त्यसको पनि विरोध गर्नुभयो, भनेपछि यो पटक पटक तपाईँहरू चाहिँ यसको सधैँ विरोध गरिरहने हो कि जस्तो देखिया हो कि यो विरोध गर्नुपर्ने ठाउँ नदिँदाखेरि त विरोध हुँदै हुँदैन नि। तपाईँको एउटा कुरा के छ भने सर्वोच्च अदालतले दिएको जुन परामर्देश हो र तपाईँलाई दिपकजी तपाईँलाई थाहा हुनुपर्छ सर्वोच्च अदालतको परामर्देश भनेको चाहिँ ऐन सर हुन्छ, कानून सर हुन्छ, त्यो चाहिँ कानून सर त्यो सरकारले चाहिँ त्यसलाई मान्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको तर त्यसलाई पनि पालना नगरिकन जसरी तपाईँको जबरजस्ती र तपाईँको मध्यरातको पूर्व सन्ध्यामा भन्नुहोस् न एउटा हतार हतार गरेर जसरी यो विधेयक पारित गरिएको छ यसबाट वास्तवमा पीडितले चाहिँ यसलाई यसले पीडितलाई न्याय दिने पीडितको जति पनि हिजो भएका उनीहरूको पीडाहरूलाई चाहिँ सम्बोधन जुन गर्ने नभइकन पीडकमुखी रूपमा चाहिँ यो विधेयक आएको चाहिँ देखिन्छ। त्यही पनि हामीले यो अवस्था पनि टुलु टुलु हेरेर बस्यौँ भने यो न्याय नै समाप्त हुने अवस्था आउँछ। त्यो कारणले गर्दाखेरि यस्तो अन्यायपूर्ण ल्याइएको अन्यायपूर्ण रूपमा ल्याइएको यस्तो विधेयकहरू र कार्यहरूलाई यो विरोध गर्नुपर्ने अवस्था आएर नै विरोध गरेको हो, यो हामीले रहरले गरेको होइन। त्यो कसैले पनि त्यसलाई चाहिँ सहन नसक्ने अथवा त्यसलाई चुप लाएर बस्ने अवस्था आउँदैन। त्यसैले विरोधको लागि मात्रै यिनीहरू विरोध गर्छन् भन्ने एउटा देखाउनलाई पनि र ठकाउने पनि एउटा तपाईँको उहाँहरूको चाहिँ एउटा रणनीतिक चाल हो कि भन्ने लाग्छ। तर वास्तवमा भन्नुहुन्छ भने हामीहरू न्यायको निम्ति नै सुरुदेखि नै लडिरहेछौँ, मानव अधिकारको निम्ति नै लडिरहेछौँ। त्यसको बर्खिलापमा गएको जस्तो सुकै कार्यमा पनि हामी चुप लगाएर बस्न सक्दैनौँ। रामकुमारजी, अब यसलाई चाहिँ कसरी निकास दिने होइन, यो जुन समस्या छ अब पारित त भइसकेको छ अध्यादेश, अब कुन प्रक्रियाबाट अगाडि बढ्ने जसले गर्दा तपाईँहरू जस्तो द्वन्द पीडितहरूको चाहिँ जुन आवाज छ होइन जुन समस्या छ त्यसलाई सम्बोधन हुन्छ? हामीले त मस्यौदा तयार पारेर संसदमा दर्ता गराइसकेपछि पनि हामीले सभामुखलाई भेटेर हाम्रा मागहरू सम्बोधन गर्नुपर्छ र यसको न्यायचित निकास निकाल्नुपर्छ भनेर सभामुखलाई भेट्यौँ। हामीले हाम्रा मागहरू उहाँ समक्ष राख्यौँ र सबै सभासदहरूलाई हामीले 571 जनालाई उहाँहरूलाई भेटेर हामीले दियौँ। त्यो दिइसकेपछि परिमार्जनको लागि हामीले उहाँहरूलाई के अरे हाम्रो तर्फबाट वकालत गर्यौँ तर संसदमा त्यसलाई व्यापक रूपमा छलफल गरिएन। मैले भन्न खोजेको संसदले पारित गरियो भनेर तपाईँको त के अरे लेजिटिमेसीको कुरा त गरियो तर उनीहरूले प्रक्रियामा तपाईँको निषेध गरे के अरे भनेर मैले के अरे अहिले पनि संकेत गरेँ। राजनीतिक दलको नेतृत्वले कोठाभित्र बसेर जुन खालको यसमा दलीयकरण गरे यो मुद्दालाई जसलाई दलीयकरण गर्नु हुँदैन थियो र त्यो प्रक्रियाबाट जाँदाखेरि अनि जसरी हाम्रा मागहरूलाई परिमार्जन गरिएन हामीले अझै पनि अब यो हामीले त्यो के अरे पारित भइसकेको के अरे मस्यौदा हामीले पाएको छैनौँ। हामीले के अरे हामीले सोध्यौँ हामीले माग गर्यौँ हामीले पाइएन र राष्ट्रपतिकोमा पनि पुगेको छैन भनिएको छ। अझै पनि राष्ट्रपतिलाई हामीले आग्रह गरेका छौँ हामी सबै द्वन्द्वपीडित समुदायहरू एक ठाउँमा आएर यो विषयमा काम गर्ने संघ संस्थाहरू हामी एक ठाउँमा उभिएर हामीले अहिले पनि हामीले आग्रह गरेको राजनीतिक दलको नेतृत्वलाई अहिले पनि सच्याउने ठाउँ छ। राष्ट्रपतिले फेरि पनि संसदमा फर्काउन सकिन्छ परिमार्जनको लागि र अहिले बेलैमा परिमार्जन गरेर द्वन्द पीडितहरूको मुद्दालाई सम्बोधन गर्ने प्रक्रियामा लगियो भने यसले दिगो शान्ति स्थापनामा मद्दत गर्छ होइन। मान्छेहरूलाई बरु हाम्रो समाजमा पीडकहरू चिनिएका छन् तपाईँको दुवै पक्षबाट चाहे चाहिँ माओवादीहरू हुन् अथवा हिजोको के अरे सरकारी पक्षका मान्छेहरू हुन् पीडकहरू चिनिएको कारणले गर्दाखेरि मान्छेहरूले आफ्नो ढंगले बदला लिने प्रक्रियाहरू अगाडि जान सक्छ। त्यसले चाहिँ समाजमा सद्भाव होइन खैला बैला मचाउँछ र मान्छेहरू व्यक्तिगत ढंगले पनि त्यसरी बदलामा जाने हो भने त्यसको जिम्मेवारी कसले लिने हो? राजनीतिक दलहरूले सोच्नुपर्ने विषय त्यहीनिर छ। हामीले भन्दै आएको विषय के हो भने राजनीतिक दलहरू र राज्य यस्तो संवेदनशील मुद्दामा उनीहरू जवाफदेही नहुने हो भने उनीहरूले गर्ने सबै खाली निर्णयहरू प्रक्रियामा हामी सहभागी हुनुपर्छ हामीले उनीहरूका निर्णयहरू मान्नुपर्छ भन्ने छैन। तपाईँ अहिले सीआईएन मार्फत कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ। आज हामी संक्रमणकालीन न्यायका संयन्त्रहरूको स्थापना कसरी गर्ने र दिगो शान्ति कसरी कायम गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौं। हामीसँग स्टुडियोमा हुनुहुन्छ मानव अधिकार कर्मी चरण प्रसाई र द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका पूर्व अध्यक्ष रामकुमार भण्डारी। चरण प्रसाईजी, अब यो एउटा तपाईँले भनिहाल्नुभयो अघि नै, एउटा स्वार्थपूर्ण तरिकाले आयो र हतारमा आयो, तर यसमा यसो तुलना गर्दाखेरि सबैभन्दा बढी स्वार्थ चाहिँ एकीकृत माओवादी अथवा नेकपा माओवादी त बाहिर नै छ, उसको रहेको छ कि अथवा अन्य दलको? यसमा चाहिँ कस्तो छ भन्नुहुन्छ नि दिपकजी, मलाई के लाग्छ भने हिजो द्वन्द्वरत जुन पक्षहरू थिए, तपाईँको एकीकृत नेकपा माओवादी जो अहिले तेस्रो दलको रूपमा पनि संविधान सभामा छ, र हिजो सुरक्षा निकाय, उनीहरूको इन्ट्रेस्टमा चाहिँ अवश्य पनि हो, र यसमा चाहिँ जस्तै अब उनीहरू त हिजोको द्वन्द्वरत पक्ष भए, र उनीहरूले शान्ति प्रक्रिया भनेको चाहिँ हिजो द्वन्द्वरत पक्षले एउटा सहमति गरेपछि चाहिँ सबै प्रक्रियाहरू चाहिँ पूरा हुन्छ र शान्ति प्रक्रिया टुङ्गो लाग्छ भन्ने एउटा उहाँहरूको सोचाइ हो, तर त्यो चाहिँ बडो गलत किसिमले उहाँहरूले चाहिँ शान्ति प्रक्रियाको चाहिँ दिगो शान्तिको निम्ति चाहिँ व्याख्या गरिरहनु भएको छ, जबकि त्यो होइन। द्वन्द्वरत पक्ष भनेको त उनीहरू त त्यो टाइमको कर्ता नै भयो नि, होइन? त्यो टाइममा त वास्तवमा भिडन्तमा लागेकै व्यक्तिहरू, तर त्यसमा पीडितहरू भनेको चाहिँ जो हिजो द्वन्द्वरत पक्ष थिएनन्, र उनीहरूलाई चाहिँ तपाईँको न्याय नभइकन, उनीहरूले न्याय नपाइकन तपाईँको दिगो शान्ति पनि हुँदैन, शान्ति स्थापना पनि हुँदैन। भनेको तात्पर्य के छ भन्नुहुन्छ भने उहाँहरूको यो जुन दृष्टिकोण हो नि, दृष्टिकोणै गलत किसिमको दृष्टिकोणबाट चाहिँ यो विधेयक आएको छ। र अर्को कुरा के छ भन्नुहुन्छ भने यो विधेयक सुरुमा जस्तै पीडितको तपाईँको स्वीकृति लिएर अथवा सहमतिमा मात्रै त्यो माफी दिने अथवा त्यो क्षमा दिने भन्ने विधेयकमा राखेको थियो पहिला, तर पछि संशोधन गर्ने विधेयकमा त झन् त्योभन्दा रिग्रेसिभ रूपमा आयो। तपाईँको पीडितको सहमति अथवा असहमति भए पनि तपाईँको उसले चाहिँ आयोगले माफी दिन सक्ने भनेर पनि आयो। हेर्नुहोस्, सुरुमा दिँदाखेरि पीडितले जस्तै तपाईँ हामी सबैले सुनेका छौँ सञ्चार माध्यमबाट, हाम्रो कानुन मन्त्री नरहरी आचार्यले उहाँले बारम्बार के भन्ने गर्नुहुन्थ्यो भने कहाँ पीडितलाई पीडितले चाहिँ नमानिकन माफी हुँदै हुँदैन नि, यो आम माफी भन्ने शब्दै त्यहाँ छैन भनेर भन्नुहुन्थ्यो है। भनेको तात्पर्य के छ, आम माफी भन्ने शब्द छैन, त्यो सही कुरा हो। आम माफी शब्दलाई उहाँहरूले क्षमा माफी क्षमाको शब्द राख्नुभएको छ, र क्षमा चाहिँ तपाईँको यसमा के छ भन्नुहुन्छ भने पीडितले नचाहँदा नचाहँदै पनि यो क्षमा दिने चाहिँ फेरि अहिले संशोधनबाट चाहिँ त्यो पनि लिएर आइएको छ। जबकि तपाईँको जघन्य अपराधीहरू जुन हुन्छन्, जस्तै तपाईँको बेपत्ता पार्ने काम, बलात्कार, यातना, कब्जामा लिएर गरिने हत्या, जस्तै नागरिकहरूलाई चाहिँ जो निशस्त्र नागरिक छन् उनीहरूलाई गर्ने जुन आक्रमण, यस्ता कुराहरू भनेको चाहिँ तपाईँको पीडितले माफी दिए पनि अथवा क्षमा दिए पनि क्षमा हुने सक्ने अवस्था हुँदैन। तर उहाँले चाहिँ के छ भने एउटा सार्वजनिक खपतको निम्ति पीडितले चाहेर मात्रै माफी हामीले दिने विधेयक राखेको छौँ नि भनेर चाहिँ उहाँले त्यो विधेयक पेस गर्नुभएको थियो। तर संशोधन विधेयकमा के गर्नुभयो भने पीडितले सहमति अथवा असहमतिमा चाहिँ आयोगले चाहिँ माफी गर्न सकिनेछ भनेर त्यो फेरि त्यसरी उहाँ लिएर आएर चाहिँ रातारात त्यो पास गर्नुभयो। र अर्को पनि के गर्नुभयो भन्नुहुन्छ भने उहाँले विशेष अदालत एउटा गठनको चाहिँ एउटा संशोधन पनि लिएर आउनुभयो। हामीले के लागेको थियो भन्नुहुन्छ भने यो विशेष अदालतले त यसले त पीडितलाई नै फाइदा गर्ने हो कि भन्ने पनि हामीले लागेको थियो। एउटा किनभने यो अहिलेको जुन एउटा प्रचलित ऐन कानुन अदालत अनुसार जाँदाखेरि धेरै टाइम लाग्ने, पीडितले पनि न्याय पाउनलाई धेरै समय लाग्ने भएकोले यो त राम्रै व्यवस्था हो जस्तो लागेको थियो। तर अहिले हेर्दाखेरि के देखिएको छ भने त्यो चाहिँ पीडकलाई त्यो सच्याउने र त्यो चोख्याउने र उनीहरूलाई चाहिँ उन्मुक्ति दिन त्यो डिजाइनबाट आएको रहेछ। जबकि तपाईँको के छ भने यो आयोग भनेको चाहिँ तपाईँको न्यायिक आयोग होइन, यो सत्य आयोग अथवा बेपत्ता आयोग, त्यसलाई चाहिँ तपाईँको अदालतमा चढेको जति पनि मुद्दाहरू छन् त्यो मुद्दाहरू चाहिँ आयोगले हेर्ने र आयोगले चाहिँ तपाईँको विशेष अदालतमा पठाउने भन्ने त्यो अवैधानिक र तपाईँको गैर संवैधानिक व्यवस्था चाहिँ यसमा गरिएको छ। त्यसबाट के देखिन्छ भन्नुहुन्छ भने जति पनि मुद्दाहरू त पीडकै पक्षमा उजुरी अथवा तपाईँको दर्ताहरू भएका छन्, त्यो मुद्दा सबै आयोगमा आएर चाहिँ आयोगले चोख्याएर र विशेष अदालतले पनि तपाईँको भोलि गएर मुद्दा चलाउने हो भने पनि तपाईँ कानुनमा चाहिँ तपाईँको त्यो नेगेटिभ लिस्ट जुन भन्छ नि, नकारात्मक सूची, जस्तै अघि मैले जुन भने नि बेपत्ता, यातना, बलात्कार र कब्जामा लिएर गर्ने हत्याको जुन कुराहरू छ, त्यो कानुनमा नलेखेपछि उसले कुनै कारवाही पनि गर्न सक्दैन। हेर्नुहोस्, भनेपछि कानुन नै नभएको कुराले चाहिँ विशेष अदालतले कारवाही पनि गर्न नसक्ने अवस्था भएपछि यो विशेष अदालतको जुन गठन भनेर अगाडि सारियो त्यो चाहिँ पीडितलाई चाँडो न्याय दिने होइन कि पीडकलाई चाहिँ उन्मुक्ति दिने क्षमा दिने हिसाबले चाहिँ यो आएको चाहिँ प्रष्ट छ। हेर्नुहोस्, त्यो कारण यसबाट के देखिन्छ भने टोटल रूपमा तपाईँको यसले चाहिँ पीड़क हेडलाई नै उन्मुक्ति दिने र हिजो यो राजनीतिको नाममा अथवा द्वन्द्वकालमा चाहिँ सबै अपराधहरू चाहिँ जाए थिए, यो चाहिँ राजनीतिकै आधारमा भएका हुन् भनेर यो अपराधिक गतिविधि राजनीतिक आधारमा गर्ने जति पनि अपराधिक गतिविधिहरू थिए त्यो सबैलाई चाहिँ माफी दिने डिजाइनबाट यो आएको चाहिँ हामीले प्रष्ट रूपमा देखिरहेका छौँ दिपकजी। हजुर रामकुमार भण्डारीजी, अब यो विधेयक त अब भोलि सच्याएर आउला, अर्को प्रक्रियाबाट आउला, आयोग चाहिँ कसरी गठन गर्नुपर्छ, यो जुन आयोगहरू गठन गर्नेछ नि त्यो त्यसलाई चाहिँ कस्तो बनाउनुपर्छ, कति अधिकार दिनुपर्छ, कस्ता व्यक्ति राख्नुपर्छ आयोगमा? हामीले सुरुबाटै भनेको प्रक्रिया र यसको एप्रोच हो तपाईँको, जुन प्रक्रियाबाट तपाईँको मस्यौदाहरू के अरे तयार पारियो र संसदले जसरी पारित गर्यो यसले लोकतान्त्रिक विधि र मान्यताको खिल्ली उडाएको छ, किनकि हामीले जसरी आफ्नो मागहरू राख्दै आएका थियौँ त्यसलाई सम्बोधन गर्ने देखिएन। अर्को एप्रोचको कुरा हो, हामीले भनेको अब यो हाम्रो के अरे देशको सामाजिक मुद्दा हो, समाजका हरेक के अरे समुदायमा त्यहाँ व्यक्तिहरू परिवारहरू तपाईँको पीडित भएका थिए होइन, बेपत्ता पारिएको छ, हत्या गरिएको छ, यातना पाएका छन्, मान्छेहरू विस्थापित भएका छन्, बलात्कृत भएका छन्, ती मुद्दाहरूलाई सम्बोधन नगर्ने गरी र ती सम्बन्धित विषयमा खास गरेर बेपत्ता र यातनाको हामीसँग कानून छैन। बेपत्ता भनेको जबरजस्ती बेपत्ता मात्रै थिएन, त्यो अपहरण थियो, गैर न्यायिक हत्या थियो र के अरे यातना पनि थियो, कब्जामा लिइसकेपछि यातना दिएर भित्र हिरासतभित्र अथवा माओवादी क्याम्पभित्र मान्छेलाई कुटी कुटी मारिएको छ। मान्छे त्यो सबै कुरालाई के अरे एउटैले त्यो के अरे बेपत्तालाई त्यहाँ नसमेटेपछि माफी दिने भएपछि त सबै कुराहरू क्षम्य भएर उनीहरूले बलात्कारलाई रणनीतिक ढंगले राखे, त्यस कारणले चाहिँ यसले तपाईँको सबै त्यो के अरे पीडकहरूले उन्मुक्ति पाउने देखिन्छ एकातिर। अर्को चाहिँ हामीले यो प्रक्रियामा जुन प्रश्न उठाएको र एप्रोचको कुरा हो, राजनीतिक दलहरूले माथिबाट यसलाई समाधान खोजे, तलबाट परिवारको तहमा अनि पीड़ित व्यक्तिहरूको तहबाट यसलाई के अरे समाधानको उपाय खोजिएन अथवा त्यो बाटो रोजिएन। हामीले भनेको त हामीले सधैँ न्याय प्रक्रिया रोजेर यो राजनीतिक प्रक्रिया अनि यो सहमतिहरूमा हामी सहभागी हुँदै आएको हो र हामीले अहिले उठाएको प्रश्न भनेको पनि पीड़ितहरूको सहभागिता सुनिश्चित गर, उनीहरूको प्रतिनिधित्वलाई सुनिश्चित गर र हामी सबैले स्वामित्व ग्रहण गर्ने गरी एउटा समावेशी प्रक्रियामा लैजाऊ भनेको हो। आयोग यसरी समावेशी हुने पनि देखिँदैन। चरण प्रसाईजी, अब नेकपा माओवादी अहिले अब संसद बाहिर छ, उसले विरोध गरेको छ र ऊ एउटा युद्धको पक्ष हो र यो अवस्थामा अब यो प्रक्रिया नै गलत हो कि अब नेकपा माओवादीलाई बाहिर राखेर जुन अहिले मस्यौदा बनाउने आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ यो प्रक्रिया नै गलत हो कि अथवा यो सरकारले कुन तरिकाले अब उता आउन्न भनेको छ, यो सरकारले गरेका हरेक कुरा चाहिँ हामी मान्दैनौँ, यो वैधानिक छैन भनेर नेकपा माओवादीले भनिरहेको अवस्था छ, अब यो चाहिँ कसरी नेकपा माओवादीको पक्षबाट चाहिँ यो समस्यालाई कसरी समाधान गर्ने? वास्तवमा नेकपा माओवादी जो वैद्यले नेतृत्व गर्नुभएको छ उहाँ पनि त्यो पार्टी पनि एउटा चाहिँ तपाईँको यो शान्ति प्रक्रियाको चाहिँ एउटा भाग हो अथवा एउटा पक्ष हो होइन। हिजो द्वन्द्वरत पक्षमा चाहिँ शान्ति प्रक्रियामा आउँदाखेरि हिजो माओवादी एउटै थियो तर माओवादी छुटिसकेपछि उहाँहरू पनि त्यो प्रक्रियाको एउटा अङ्ग नै हो। हिजो उहाँ त चुनावमा भाग लिन लगाइएन अथवा गर्ने वातावरण दिएन त्यो एउटा गलत त छँदै थियो। अब यो संक्रमणकालीन न्यायको जुन संयन्त्र बनाउन खोजिरहेको छ यसमा पनि उनीहरूको कन्फिडेन्समा नलिकन वास्तवमा यो पुरा हुन सक्दैन। जस्तै यो यो उनीहरूको पनि कोअपरेसन चाहिन्थ्यो यसमा, यो सहयोग र उनीहरूको पनि यसमा चाहिँ एउटा सहमतिको चाहिँ एकदमै आवश्यकता छ, त्यो चाहिँ यसमा छुटेकै छ। तर अहिलेको प्रक्रियामा के देखिया छ भने जोसुकै छुटे पनि जसुकैले नमाने पनि हामीहरू अगाडि बढ्यौँ र यसलाई जबरजस्ती हामी टुङ्ग्याउँछौँ भन्ने एउटा जुन एउटा मानसिकता हो र जे गर्दाखेरि जायज छ जायज हुन्छ र सबै नागरिकले पनि मान्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायले मान्नुपर्छ, सबै दलहरूले मान्नुपर्छ भन्ने जुन एउटा गलत एउटा मानसिकताको विकास भएको छ त्यसकै नै यो एउटा प्रतिफल हो। भनेपछि यो नटुङ्गिने यात्रा सुरु गरिरहेछ सरकारले होइन? यो एकदमै हो, यो तपाईँको उसले सबैको सहमति बेगर जसरी जान खोजिरहेछ ऊ चाहिँ वास्तवमा नटुङ्गिने यात्रा भने जस्तै यो चाहिँ तपाईँको एउटा तार्किक निष्कर्षमा पुर्याउने कुरामा चाहिँ ऊ अगाडि बढिरहेको छैन, यसलाई बढु अझै यसलाई चाहिँ कम्प्लिकेटेड गर्ने किसिमले ऊ अगाडि बढिरहेछ। यसले गर्दाखेरि चाहिँ उसको वास्तवमा भन्नुहुन्छ भने यो दिगो शान्ति चाहिँ हुनुपर्छ भन्ने भित्री आकांक्षा पनि छ कि छैन भने आशंका गर्ने ठाउँ चाहिँ यसले यो विधेयक जसरी पारित भयो नि त्यसले चाहिँ ठाउँ चाहिँ दिएको छ आशंका गर्ने। रामकुमारजी, अब के गर्ने, अब नेकपा माओवादीलाई अहिलेकै यो प्रक्रियामा ल्याउन सकिन्छ कि यसो यसमा तपाईँको त म राजनीतिक प्रक्रियामा त राजनीतिक दलको नेतृत्व र राज्यले सम्बोधन गर्ने विषयहरू हुन्थे, तर द्वन्द्व पीड़ितहरूको जुन यो सत्य र न्याय प्राप्तिको यो बाटो हाम्रो के अरे मागहरू हो, यो तपाईँको हामी 20,000 द्वन्द्व पीड़ितहरूको सामूहिक मुद्दा हो। यो मुद्दा अब राजनीतिक मुद्दा मात्रै होइन, यो सामाजिक मुद्दा हो, हामी परिवारहरूको हाम्रो समुदायको मुद्दा हो। अर्को महत्वपूर्ण विषय यो के अरे संक्रमणकालीन न्याय संयन्त्र मार्फत द्वन्द्व पीड़ितहरूको मुद्दालाई सम्बोधन गर्ने जुन विषय थियो यसमा पनि खेलवाड गरियो र फेरि के अरे यो प्रक्रियालाई पनि त्यसरी नै गलत ढंगले टुङ्ग्याउन खोजियो भने यसका परिणामहरू वर्षौंसम्म रहिरहन्छन् र हामी परिवारहरू जसले हामीले आफ्नो परिवारका आफन्तहरू गुमायौं, हाम्रा परिवारका मान्छेहरूलाई जबरजस्ती बेपत्ता बनाइयो, हत्या गरियो, होइन लाखौं मान्छेले यातना पाए, थुप्रो मान्छेहरू विस्थापित भए, उनीहरूका मागहरू सम्बोधन नगर्ने भयो होइन के हो भने उनीहरू यो प्रक्रियामा सहभागी नहुने यो के अरे चिन्ता राज्यले गर्नुपर्छ, राजनीतिक दलको नेतृत्वले गर्नुपर्छ। अहिले बेलैमा सच्याएर प्रक्रियालाई सुल्ट्याइएन भने चाहिँ यसले के अरे गम्भीर परिणामलाई के अरे आमन्त्रण गरिरहेको छ। त्यसकारणले अहिले राजनीतिक दलहरूले यो विषयमा राजनीतिक ढंगले मात्रै होइन, कसलाई यसले राजनीतिक फाइदा बेफाइदा हुन्छ भन्ने भन्दा पनि समाजमा के अरे कुन ढंगले चाहिँ एउटा के अरे न्यायिक वातावरण चाहिँ निर्माण हुन्छ र ती परिवारका मान्छेहरू द्वन्द्व पीड़ितहरू भुक्कले चाहिँ यो न्याय प्रक्रियामा सहभागी के अरे हुन सक्छन् भन्ने प्रक्रिया हो। अहिले चाहिँ उनीहरूको सहभागिता पनि नहुने गरी, उनीहरूको स्वामित्व नहुने गरी, यसलाई चाहिँ के अरे बाहिर परामर्शै नगरी, खास गरेर हिजो जनताले निर्वाचित गराएका प्रतिनिधिहरूले पनि संसदमा व्यापक ढंगले छलफलै गर्न के अरे रोकेर राजनीतिक दलहरूले खास गरेर तीनवटा राजनीतिक दलहरूले एउटा यसलाई सिन्डिकेट लगाए, फेरि यसले चाहिँ मलाई के लाग्छ भने फेरि यसले संविधान निर्माण प्रक्रियामा पनि यसलाई यो तपाईँको एकदमै सहभागीमूलक चाहिँ नबन्न सक्छ र भोलि समाजमा यसले चाहिँ आजैबाट चाहिँ द्वन्द्वको बिउ रोपेको छ भनेर भन्छु म। र हजारौं परिवारहरू चाहिँ यो प्रक्रियामा सहभागी भएनन् भने यसको परिणाम चाहिँ के अरे माथि मात्रै होइन तल सामाजिक रूपमा पनि यसले चाहिँ एउटा भयानक के अरे द्वन्द्वको स्थिति निर्माण गर्छ र यसमा चाहिँ बेलैमा होइन सम्बन्धित निकायहरूले चाहिँ उनीहरूले के अरे संवेदनशील ढंगले सोच्नुपर्छ र यी मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपालमा सहभागी भइदिनु भयो, त्यसका लागि यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। हस् त धन्यवाद छ। सरकारले ल्याएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयक संशोधन सहित बहुमतले पारित भएपछि आयोग गठनको बाटो खुलेको छ। संशोधन सहित पारित भएको विधेयकमा द्वन्द्वकालीन मुद्दा निरूपणका लागि विशेष अदालत गठन गर्ने, पीड़ितलाई कुनै सुविधा सहुलियत प्रदान गर्ने वा अन्य उपयुक्त व्यवस्था गर्ने सम्बन्धमा सिफारिश गर्नु अघि पीड़ित वा उनको परिवारको इच्छा वा माग बुझी उनीहरूका प्राथमिकताका आधारमा सिफारिश गर्ने, पीड़ितको सम्पत्ति कब्जा वा जफत भएका कारण हुन गएको वास्तविक क्षति यकिन गरी आयोगले नेपाल सरकारबाट पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने सिफारिश गर्ने कुराहरू समेटिएको छ। विस्तृत शान्ति सम्झौता अन्तरिम संविधान सर्वोच्च अदालतको आदेश अनुसार नै विधेयक आएको सरकारी दावी भए तापनि केही द्वन्द्व पीड़ित र मानवाधिकार कर्मीहरूले यसको विरोध गरिरहेका छन्। यो प्रक्रियामा असन्तुष्टि जनाइरहेका छन्। जे भए तापनि अब गठन हुने सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगले निष्पक्ष काम गर्न सक्नुपर्दछ। त्यसका लागि आयोगमा निष्पक्ष र स्वतन्त्र विज्ञ व्यक्तिहरूलाई नियुक्ति गर्नुपर्दछ। यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घट्ट पसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ। साझा नेपाल सुनिसकेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो news@akurab.org.np अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ। अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय शुरू गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ।

शनिबार तदनुसार 2014 मे 3 तारिक वैशाख शुक्ल पक्ष चौथी तिथि दिउँसो 1 बजेर 3 मिनट उपरान्त पञ्चमी तिथि मृगशिरा नक्षत्र दिउँसो 1 बजेर 7 मिनट उपरान्त आद्रा नक्षत्र शुकर्म योग भोलि बिहान 3 बजेर 40 मिनट उपरान्त धृति योग बबकरण आनन्दादि योगमा वज्र योग चन्द्रमा मिथुन राशिमा र काल बेला बिहान 6 बजेर 55 मिनटसम्म यो त भयो आजको तिथिमिति र अब भने कार्यक्रममा प्रस्तुत गर्छौं तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ आजको राशिफल मेष राशि हुने तपाईँको लागि आजको दिन निकै नै उन्नति प्रगति गर्ने खालको रहेको छ त्यस्तै गरी तपाईँलाई आज शुभ कुराको संकेत पनि मिल्ने देखिन्छ वेश राशि हुने तपाईँलाई गरिराखेकै पेसाबाट पनि नचिताएको काम सम्पन्न हुन सक्छ आज र आफ्नो मेहनत अनुसारको नतिजा मिल्नेछ मिथुन राशि हुने तपाईँले आज यात्राको योगलाई नकार्न सक्नुहुन्न शारीरिक तथा मानसिक दुवै दृष्टिले सक्षम बन्ने समय रहेको छ कर्कट राशि हुने तपाईँको आज सामाजिक एवं धार्मिक कार्यप्रति रुचि जाग्नेछ विभिन्न ठाउँको यात्रा हुनेछ र यात्रासँगै मनोरञ्जन पनि प्राप्त हुनेछ सिंह राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ आपसका साथी साथीमा भनाभन नहोला भन्न सकिन्न आज संयमित रहनुहोला कन्या राशि हुने तपाईँले आज विगतको स्मरण गर्ने बेला रहेको छ शत्रुहरू तपाईँलाई हेरिरहनेछन् र उनीहरूको विश्वास जितेर काम गर्नुहोला तुला राशि हुने तपाईँको आजको दिन राम्रै रहेको छ सामाजिक सभा समारोहमा उपस्थित भई प्रमुख भूमिका निर्वाह गर्नुपर्नेछ र मान सम्मान पनि मिल्ने सम्भावना देखिन्छ वृश्चिक राशि हुने तपाईँले आज बौद्धिक कार्य गर्ने समय रहेको छ सानो ठुलो जे भए पनि तपाईँबाट नयाँ कामको थालनी हुनेछ जग्गा जमिन भवन सम्बन्धी महत्वपूर्ण काम बन्नेछ धनु राशि हुने तपाईँको लागि आज प्रगतिको प्रशस्त मार्गहरू खुल्नेछन् समय र मार्ग पहिले आएर कार्य गर्नुहोला मकर राशि हुने तपाईँको लागि आजको दिन सामान्य शरीर आलस्य हुने र काम गर्न मन नलाग्ने हुन सक्छ खानपिनमा ध्यान दिनुहोला कुम्भ राशि हुने तपाईँको आजको दिन रमाइलोसँग बित्नेछ आमदानी भन्दा खर्च बढी हुनेछ र भेटघाट तथा अन्य मनोरञ्जन पनि प्राप्त हुनेछ र अन्तमा मीन राशि हुने तपाईँलाई आज सन्तानबाट आवश्यक सहयोग हुनेछ परिवारबाट तपाईँको उन्नतिको लागि महत्वपूर्ण योगदान हुने देखिन्छ यो त भयो आजको राशिफल र भने कार्यक्रममा प्रस्तुत गर्छौं रेडियो अर्पण 104.5 मेगाहर्जबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् सोको बारेमा जानकारी तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ शुभ बिहानी लगत्तै करिब 9 बजेसम्म नेपाल 44 सुन्न सक्नुहुनेछ 9 बजे नेपाल बाढी समाचार 9:15 देखि 10 बजेसम्म सागरको साथमा एक्सन कट सुन्नुहुनेछ 10 बजे अर्पण समाचार त्यस लगत्तै करिब 11 बजेसम्म लोकसंकार 11 बजे अर्पण खबर त्यस लगत्तै करिब 12 बजेसम्म सहकर्मी रामुको साथमा जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ 12:30 बजे नेपाल बाढी समाचार त्यस लगत्तै करिब 1 बजेसम्म साथीसँग मनका कुरा सुन्नुहुनेछ 1 बजे खबर र त्यस लगत्तै 2 बजेसम्म तपाईँले राजनको साथमा पप ग्यालेरी सुन्न सक्नुहुनेछ 2 बजे अर्पण समाचार त्यस लगत्तै करिब 3 बजेसम्म अर्पण समर्पण 3 बजे नेपाल बाढी समाचार र त्यस लगत्तै करिब 4 बजेसम्म धनिया के दुनिया 4 बजे अर्पण खबर र अर्पण खबर पछाडि करिब 5 बजेसम्म तपाईँले सहकर्मी दिपेन्द्रको साथमा लोकआँगन सुन्न सक्नुहुनेछ 5 बजे अर्पण बुलेटिन 5:30 देखि 6 बजेसम्म जीवनको मार्ग 6 बजे नेपाल बाढी समाचार 36:30 देखि 7 बजेसम्म अर्पण स्थानीय समाचार 7 बजे अर्पण शुभ साँझ 7:30 देखि 8 बजेसम्म साझा खबर 8 बजे नेपाल बाणी समाचार 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा 9:15 देखि 10 बजेसम्म डियर कल्याणको साथमा मेरो कथा सुन्नुहुनेछ 10 बजे नेपाल एफएम समाचार र त्यस लगत्तै राति करिब 11 बजेसम्म खुल्दुरी.com सुन्न सक्नुहुनेछ तपाईँलाई थाहा हुनेछ हामी 11 बजेदेखि भोलि बिहान 4 बजेसम्म विश्राम लिन्छौं र भोलि बिहान 4 बजे पुनः धार्मिक कार्यक्रम प्रवचनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौं 5:30 देखि 5:55 सम्म तपाईँले प्रभात बाणी सुन्न सक्नुहुनेछ 6 बजे सीआईएनको साझा खबर 7:30 देखि 7 बजेसम्म बाणी बहस 7 बजे अर्पण स्थानीय समाचार 7:15 देखि 7:30 सम्म बीबीसी बिहानी सेवा 7:30 देखि 8 बजेसम्म पुराना पप गीतहरू सुन्न सक्नुहुनेछ र 8 बजे शुभ बिहानीको अर्को नयाँ श्रृंखला लिएर हामी तपाईँलाई भोलि पुनः उपस्थित हुनेछौं यो त भयो रेडियो अर्पण 104.5 मेगाहर्जबाट आज प्रसारण हुने कार्यक्रमका झलकहरू र यिनै विविध जानकारीहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौं र भने कार्यक्रमबाट छुटिनुपर्छ यति बेलसम्म तपाईँले शुभ बिहानीको यो श्रृङ्खलालाई सुनेर बस्दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यति बेलसम्म